उसे तलब करो और उस वक्त तक खाओ पियो जब तक के सुबह की सफेद धारी सियाह धारी से अलग और जुदा हो जाए। इसके बाद रात आने तक रोजे पूरे करो और इन अपनी बीवियों से एहतिकाफ की हालत में, जब तुम मस्जिद में एहतिकाफ में हो तो मुबाशरत मत करो, ये अल्लाह ताला की मुकर्रर की हुई हदें हैं, तुम उससे आगे न बढ़ना। इसी तरह अल्लाह अपनी निशानियां लोगों के सामने खोल खोल करके बयान करता है ताकि लोग तकवा वाले बन जाएं। रमजान का बयान चल रहा है। अगली आयत में बतलाया था कि पहले जमाने में रोजे बड़े मुश्किल रोजे थे। एक आदमी रात को सोने से पहले खा लेवे पी लेवे वो हलाल था, और एक मर्तबा सो गया आंख लग गई तो फिर उसके लिए खाना पीना हराम हो जाता था। यानी रात के अंदर रात से ही रोजा चालू हो जाता था। एक सहाबी है हजरत कैस इब्ने सुरमा रजी अल्लाह तआला अन्हु या सुरमा इब्ने कैस, वो बेचारे कहीं काम करने के लिए गए, पूरा दिन काम किया, थके हुए शाम को घर आए, अपनी बीवी से कहा कि इफ्तार का वक्त हो गया, कुछ लाओ खाने के लिए। सहाबा के यहां गरीबी इतनी थी कि बीवी ने कहा कि इफ्तार के लिए कुछ नहीं है। आप थोड़ी देर ठहर जाओ, मैं कहीं जाती हूं, कुछ लेकर आती हूं और आपके लिए इफ्तारी की तैयारी करती हूं। वो बीवी बिचारी कुछ लेने के लिए गई, ये पूरे दिन के थके हुए थे तो उनको नींद आ गई। अब मसला ऐसा था कि इफ्तार के वक्त के बाद एक मर्तबा कोई आदमी सो गया तो दूसरे दिन का रोजा चालू हो जाता था। अब खा नहीं सकते पी नहीं सकते, बीवी आई इंतजाम करके लाई, शोहर को उठाया, लेकिन कोई फायदा नहीं, इसलिए कि खाना वो खा नहीं सकते, भले रात है अभी। इसी हाल में दूसरा रोजा चालू हो गया, आज तो पूरा दिन रोजा रखा, खेत में मेहनत की, फिर रात को रोजा, दूसरे दिन फिर काम करने गए। अब जो दूसरे दिन गए तो बिल्कुल भूख और प्यास और कमजोरी की वजह से जोहर के वक्त पर बेहोश होके गिर गए। कैसे अजीब रोजे होते थे। बस इन हजरात की कुर्बानियां रंग लाई, अल्लाह ताला को प्यार आ गया और अल्लाह ताला ने रोजे का मसला पूरा बदल दिया और ये आयत अल्लाह ने उतार दी। अब नया मसला हमारे लिए जो आ गया वो ये کہ ہم لوگ روزہ رکھیں گے صبح صادق سے لے کر سورج کے ڈوبنے تک، بس اتنا ہی روزہ. اور جس زمانے میں یہ گھڑیاں نہیں تھی تو صبح صادق دیکھنا یہ بھی ایک مشکل کام تھا. صبح صبح کے اندر انتظار کر کے بیٹھنے کا، ادھر مشرق میں پورو دشا میں دیکھنے کا، پوری رات کالی کالی اندھیرا چھایا ہوا، جب صبح صادق کا ٹائم ہونے آتا ہے تو پہلے ادھر کی طرف سے، مشرق کی طرف سے، پورو دشا میں سے ایک روشنی قدرتی نکلتی ہے، سفید، اور وہ کھمبے جیسی لمبی ہوتی ہے. وہ روشنی تھوڑی دیر رہتی ہے اور اس کے بعد ختم ہو جاتی ہے. اس کو صبح کاذب کہتے ہیں، جھوٹی صبح. وہ کھمبے جیسی جو روشنی ہوتی ہے تھوڑی دیر میں ختم ہوئی، اس کے بعد ایک دوسری روشنی نکلتی ہے، سفید لائٹ، چاندی کی جیسی. اور وہ روشنی پھیلی ہوئی ہوتی ہے، اور وہ روشنی ختم نہیں ہوتی بلکہ دھیمے دھیمے دھیمے دھیمے آہستہ آہستہ آگے بڑھتی ہے. پورا آسمان چمکتا ہے اور اسی میں سے پھر آگے چل کر کے سورج نکلتا ہے. اس دوسری روشنی کو جو پھیلتی ہوئی نکلے، چوڑی نکلے، اس کا نام صبح صادق رکھتے ہیں، سچی صبح. جیسے آج 4:57 یا 58 کے اوپر صبح صادق کا ٹائم ہے، اب ہم بالکل اس وقت پر صبح کی پیچھے کی طرف دیکھتے رہے، خاص کر کے کھلی جگہ میں، تو اللہ کی قدرت کا یہ عجیب نظام ہم کو دیکھنے کو ملتا ہے کہ پہلے لمبی روشنی نکلے گی، وہ جھوٹی صبح، وہ ختم ہو جائے گی، پھر پھیلتی ہوئی روشنی نکلے گی، وہ پھیلتی رہے گی، ختم نہیں ہوگی، اس کو صبح صادق کہتے ہیں. بس وہ روزے کا آخری ٹائم. اور جس زمانے میں یہ گھڑیالیں نہیں تھی، لوگ بس ڈائریکٹ دیکھ کر کے روزہ چالو کرتے تھے. اور اب بھی دنیا میں یہی سسٹم ہے، اگر دیکھنا ہو تو کبھی ایروپلین میں، ہوائی جہاز میں سفر کر رہے ہیں رات کے وقت پر، تو ایروپلین جب اڑتا ہے پلین، تو اس میں صبح صادق بالکل صاف نظر آتی، ایک دم صاف. چونکہ سفر کے اندر نماز تو معاف نہیں ہے، اور پلین میں بھی نماز پڑھنی ہے، چلے ہم دیکھتے رہتے ہیں. بہت مرتبہ 50 سفر میں اس کا انوبھو ہوا، تجربہ ہوا، کہ صبح صادق عجیب نکلتی ہے، خدا کی قدرت. اور ایسے دیکھنا ہو تو یہ جو ہل اسٹیشن ہوتے ہیں جہاں لوگ گھومنے پھرنے جاتے ہیں، ساپوتارا وغیرہ، تو جس طرح سن سیٹ پوائنٹ دیکھنے جاتے ہیں سورج ڈوبنے کا، اس طرح بہت سی جگہ پر سن رائز پوائنٹ بھی ہوتے ہیں، سورج نکلنے کا پوائنٹ. تو وہاں اونچائی کے اوپر سے بالکل صاف نظر آتا ہے، پہلے ایک لمبی روشنی نکلی، وہ چھپ گئی، پھر دوسری روشنی چالو ہوئی، اسی کو صبح صادق کہتے ہیں. وہ فجر کی نماز کا وقت شروع ہوا اور روزے کا وقت ختم ہو گیا. اب تو بہت آسانی ہو گئی کہ سب جنتری بنی ہے، تقوی میں چھپی ہوئی ہے، उसमें पूरे साल में कब ये रोशनी निकलती है उसके टाइमिंग लिखे हुए हैं महीने के एतबार से, और हम घड़ी देख करके फैसला करते कि सुबह शादी को हो गई, सब आसानी हो गई। पहले ये सब नहीं था, आज से 100-150 साल पहले घड़ियां नहीं थी दुनिया में, उस वक्त डायरेक्ट देखकर सारे फैसले होते थे। जवाल जोहर का वक्त शुरू हुआ, मगरिब तो का सूरज डूबते देखने का, ऊंचे चढ़ करके मीनारे पर चढ़ करके भाई डूब गया, अब मगरिब की अजान दे दो। अब बहुत आसानी हो गई, सारी तकवीम छपी हुई है, उसमें टाइम देख लेने का और अजान दे देने की, एकदम आसानी हो गई। अल्लाह ने कुरान में कुदरती निजाम हमको बतलाया कि कुदरत के निजाम के मुताबिक जब सुबह की सफेदी निकले बस अब खाना पीना बंद कर दो, रोजा शुरू कर दो। और मदीने मुनव्वरा में उस जमाने में दो अजान होती थी, आज भी दो अजान होती है मक्का मदीना में। उम्र में हज में आपने अगर देखा हो तो एक अजान तो होती है सुबह सादिक से एक घंटा पहले, और दूसरी अजान होती है बिल्कुल सुबह सादिक हुई कि दूसरी अजान होती है। हजरत बिलाल रजी अल्लाह तआला अन्हु जो अजान देते थे वो सुबह सादिक से पहले अजान देते थे, और उनकी नीयत ये होती थी कि भाई जो लोग तहज्जुद पढ़ने उठे नहीं वो उठ जाए और तहज्जुद पढ़ ले, जिनको रोजा रखना है सहरी खानी है वो सहरी खा ले। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया कि हजरत बिलाल की अजान हो तो तुमको खाना पीना बंद नहीं करने का, चालू रखने का। वो बहुत जल्दी अजान देते, वो तो तुमको याद दिलाने के लिए अजान नहीं हो इसका मतलब। फिर दूसरे साथ ही दूसरी अजान देते थे वो बिल्कुल सुबह सादिक देख के, हुजूर ने फरमाया कि बस उनकी अजान हो खाना पीना बंद, उनसे पहले तक खा पी लो। इसीलिए आज भी मक्का मदीना में दो अजान होती है, एक एक घंटा पहले, ठीक एक घंटा पहले। जैसे आजकल 4:58 पर सुबह सादिक है तो 3:57 पर एक अजान होगी, और उस वक्त उठ जाने का, तहज्जुद पढ़ने की, सहरी खाने की, फिर 4:57 पर दूसरी अजान होगी का अब फजर की नमाज का वक्त हो गया, फजर पढ़ो। ये कानून है अल्लाह ताला का। तो सुबह सादिक से लेकर सूरज डूबने तक, पूरा सूरज डूब जाए वहां तक हमको रोजा रखने का हुक्म दिया अल्लाह ने। बाकी सूरज डूबा वहां से लेकर के सुबह सादिक तक पूरी रात खाते रहो पीते रहो, सोकर के भी, सोने से पहले भी, सोने के बाद भी, और माशाल्लाह हम भी रमजान में इसका बराबर हक अदा करते हैं। दूसरी बात, पहले यह भी था कि जिस तरीके से सोने से पहले खा पी लेने का, सोने के बाद खा पी नहीं सकते, यही मसला बीवी के मामले में भी था कि सोने से पहले अगर आपने बीवी से सोबत की तो ठीक है, सो गए तो सोकर उठने के बाद रोजा चालू हो गया, सोबत भी हराम हो जाती थी। इसमें भी अल्लाह ताला ने बहुत आसानी फरमा दी और फरमा दिया कि रमजान की रोजे की पूरी रात आदमी अपनी बीवी के साथ सोहबत कर सकता है, हलाल है उसके लिए। لیکن اس صحبت کی وجہ سے ہماری فجر کی نماز قضا نہ ہو جائے اس کا خیال رہے. کیا آدمی سستی میں غفلت میں غسل کرنے میں دیر ہو گئی, فجر کی جماعت چھوٹ گئی, نماز قضا ہو گئی, اس کا خیال نہ ہے. اور حدیث میں ایک بات اور آتی ہے کہ جب رمضان کا تیسرا عشرہ شروع ہوتا ہے, یعنی 20 رمضان ہو گئی, 21 رمضان کی رات آ گئی, تو حضرت نبی کریم صلی اللہ علیہ وسلم اپنی لنگی فٹ باندھ دیتے تھے. اس حدیث کا ایک میننگ یہ ہے کہ رمضان کی آخری 10 آیتیں نبی کریم صلی اللہ علیہ وسلم شب قدر کی تلاش میں روزانہ عبادت کرتے, دعا میں مشغول رہتے, اور آخری 10 راتیں اپنی بیوی سے دور رہتے تھے. 10 راتوں کے اندر صحبت نہیں کرتے, یہ بھی حدیث پاک میں آیا ہے. تو جائز تو ہے پوری رمضان, لیکن آخری 10 راتوں میں عبادت, دعا, ثواب, نیکی, شب قدر کی تلاش, اس کے اندر آدمی تھوڑا احتیاط کر لے, تھوڑی صبر کر لے, تو انشاءاللہ اس کا بڑا فائدہ ہوگا. آگے آیت میں اللہ تعالیٰ نے ایک عجیب بات فرمائی میاں بیوی کے متعلق, ہن لباس لکم وأنتم لباس لهن. مرد اپنی بیوی کے لیے لباس ہے اور بیوی اپنے شوہر کے لیے لباس ہے. اللہ خود فرماتے ہیں, یہ بہت سمجھنے کی بات اللہ تعالی نے ارشاد فرمائی. ہم جانتے ہیں کہ جو ہمارا لباس ہے, ہمارے کپڑے ہیں, اس میں اللہ تعالی نے ایک خوبی یہ رکھی ہے کہ یہ لباس ہمارے بدن کے ساتھ لگا رہتا ہے. ایسا نہیں ہوتا کہ بدن یہاں ہے اور لباس وہاں ہے, ایسا نہیں ہوا کرتا. لباس کپڑا, کرتا, ٹوپی, ازار, لنگی, پینٹ, شرٹ, ٹی شرٹ, جو بھی پہنیں گے وہ باڈی اور بدن کے ساتھ لگا رہتا ہے. دیکھو اللہ تعالیٰ ہم کو یہ سمجھانا چاہتے ہیں کہ میاں بیوی کے تعلق ایک دوسرے کے ساتھ بالکل جڑے ہوئے, ملے ہوئے, محبت بھرے ہوئے ہونے چاہیے. دونوں کے اندر جدائی, دوری, یہ اللہ تعالیٰ کو پسند نہیں ہے. اسی لیے ہم کو کتنی فضیلت بتلائی گئی کہ ایک آدمی اپنے ہاتھ سے اپنی بیوی کو ایک لقمہ کھلاتا ہے تو اللہ تعالیٰ اس کو صدقہ کرنے کا ثواب عطا فرماتے ہیں. یہ حدیث پاک ہے. ایک لقمہ کھلایا بیوی کے منہ میں تو صدقے کا ثواب اللہ تعالیٰ اس کو عطا فرماتے ہیں. کیا معلوم ہوا کہ میاں بیوی کا کھانا پینا ساتھ میں ہونا چاہیے. ہاں کوئی مجبوری ہے, سفر ہے, کام میں ہے, الگ بات ہے, لیکن ناراض ہو کر کے یہ الگ کھائے وہ الگ کھائے یہ اللہ کو پسند نہیں ہے. کام کا ضرورت تقاض ہے الگ بات, لیکن ناراضگی میں یہ الگ بیٹھ جائے وہ الگ بیٹھ جائے یہ ہمارے مذہب کی تعلیم نہیں ہے. یہی حال ہے. حدیث میں تو آتا ہے, بخاری شریف میں حدیث ہے, حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے کہ میں اور حضرت نبی کریم صلی اللہ علیہ وسلم ایک برتن سے غسل کرتے تھے. حدیث ہے. غسل کی ضرورت پیش آئی تو باتھ روم میں غسل کی جگہ پر ایک صاف کیا تھے حضرت عائشہ بھی اور نبی پاک صلی اللہ علیہ وسلم بھی, بیچ میں برتن ہے پانی کا. ایک مرتبہ حضرت عائشہ پانی لیتی, ایک مرتبہ حضور پانی لیتے, ایک ساتھ غسل کر. یہ اتنی پیاری تعلیم کہ دونوں جوڑ سے رہ رہے, دونوں محبت سے رہ رہے. یہ اس آیت کریمہ سے اللہ نے ہم کو سکھلایا. دوسری چیز, لباس اور کپڑے کا کمال یہ ہے کہ وہ عیب اور ستر کو چھپانے کا کام کرتا ہے. ہمارے بدن کا جو ستر ہے وہ ستر کپڑے کے نیچے چھپا ہوا ہے. بدن کے اندر کوئی عیب ہوگا, کوئی تکلیف ہوگی, کئی کالا دبا ہے, اوپر شاندار کپڑے پہن لیے کچھ دکھے گا ہی نہیں. ستر اور عیب دونوں چیزیں کپڑے کی برکت سے چھپ جاتے ہیں. یہ لباس اور کپڑے کا کمال ہے. ہم کو یہ سمجھایا جا رہا ہے کہ بیوی کو چاہیے کہ شوہر کے عیب کو چھپائے. یعنی کہ شوہر کی طرف سے کوئی تکلیف آئی تو فوراً اپنے باپ کو کہوے, اپنی ماں کو کہوے, محلے میں کہوے, اڑوسی پڑوسی کو کہوے, اپنی سہیلیوں کو کہتی پھرے. نہیں, بالکل نہیں. اب تم دونوں اجنبی اور پرائے تھوڑے ہی ہو. اور یہی آگے شوہر کا بھی کہ بیوی کی کچھ بھول چوک ہوتی ہو, کچھ اونچ نیچ ہوتا ہو, تو اس کا یہ مطلب نہیں کہ شوہر سب کو کہتا پھرے میری بیوی تو ایسی, میری بیوی ویسی. ہم لوگوں کی بات چیت کچھ ایسی ہوتی ہے. محفل میں بیٹھتے ہیں تو شوہر جہاں مرد مرد بیٹھیں گے وہاں اپنی بیویوں کی باتیں کریں گے, عورتیں بیٹھے گی وہاں اپنے شوہروں کی باتیں کریں گی. کہ جس طرح لباس اور کپڑے عیب کو چھپاتے, ستر کو چھپاتے, اس طرح بیوی کو اپنے شوہر کے عیب چھپانے اور شوہر کو اپنی بیوی کے عیب کو چھپانا ہے. کسی کے سامنے کھولنا نہیں, ظاہر نہیں کرنا. اور لباس اور کپڑے میں اللہ نے تیسری خوبی رکھی, ایک اور کمال بھی ہے کہ یہ انسان کے لیے خوبصورتی کا, جمال, زینت اور عزت کا ذریعہ ہے. آدمی اچھے کپڑے پہن کے نکلتا ہے کیسا عزت والا لگتا ہے. آدمی میلے پرانے پٹیلے کپڑے پہن کے نکلے, لوگ بھی کہیں گے دیکھو نا کیسے آدمی ہے. کپڑے لباس یہ انسان کے لیے عزت ہے, جمال اور خوبصورتی ہے. بالکل اسی طریقے سے شوہر اپنی بیوی کے لیے عزت ہو اور بیوی اپنے شوہر کے لیے عزت ہو, دونوں ایک دوسرے کے لیے عزت کا ذریعہ بنے. بہت پیاری تعلیم ہم کو ہمارے مذہب نے دی. حضرت موسیٰ علیہ نبینا علیہ السلام و سلام سفر میں ہیں اپنی بیوی کے ساتھ میں, اور جنگل, رات کا اندھیرا, ٹھنڈی رات, راستہ بھٹک گئے دو میاں بیوی, بس اکیلے سفر کر رہے ہیں. حضرت موسیٰ علیہ السلام کو آگ نظر آئی پہاڑ کے اوپر, تو اپنی بیوی سے کیا فرماتے ہیں, ادرا نارا فقال لأہلہم کتھو انی آنست نارا لعلی آتیکم منہا بقبس او اجد علی النار ہدا. اپنی بیوی سے کہتے ہیں یہاں تم ٹھہرو, تم یہاں رکو, मैं जाता हूं पहाड़ के ऊपर, वहां से तुम्हारे लिए आग लेकर के आता हूं ताकि उस आग के ऊपर बैठ के तुम सेको, गर्मी हासिल करो, ठंडी दूर हो जाए। और वहां आग है तो कोई आग जलाने वाला भी होगा, तो मैं उसको पूछूंगा कि रास्ता किधर है, तुम यहां ठहर जाओ। ये बात अल्लाह ने कुरान में नकल फरमाई। अब यह गौर करो, हजरत मूसा ने सलाम जा रहे पहाड़ पर तो बीवी को बता के जा रहे कि मैं पहाड़ पे जा रहा हूं, पर अपने तो कोई एड्रेस ही नहीं, घर से बाहर निकलते हैं तो कहां जा रहे, मोबाइल पर घर वाले पूछेंगे भी तो भी होंगे कहां, बताएंगे कहां। और ये अल्लाह के नबी के जरिए अल्लाह हमको सिखला रहे कि वो जा रहे हैं, बीवी देख रहे हैं कहां जा रहे, फिर भी पूछे बता के जा रहे हैं, मैं जरा पहाड़ पे जाके आता हूं। दूसरी बात सोचो, हजरत मूसा अलैहि सलाम की जो बात अल्लाह ने कुरान में फरमाई, ले अहलिहिम कुसो इन्नी आनस्तु नारा लाली आतीकुम मिन्हा बिकबस। सब जमा के से गए बहुवचन, क्या मतलब, कह रहे तुम यहां ठहरो, मैं तुम्हारे लिए लेके आता हूं। एक नबी अपनी बीवी से कैसे बात कर रहे हैं, अल्लाह हमको सिखा रहे कि बीवी को तू कहके मत पुकारो, अदब से इकराम से तुम कहके बुलाओ। ये नबी की तालीम है, अल्लाह सिखला रहे हैं हमको, तुम यहां रुको, मैं जाके आता हूं, तुम्हारे लिए लाता हूं। और हदीस में भी है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी बीवियों से बात करते तो जरा इकराम से, तुम, तुम्हारे लिए, आपके लिए। और अपने यहां तो इंसल्ट के जितने अल्फाज हैं, तौहीन के, बदनाम करने के, वो पूरी डिक्शनरी हमने अपनी बीवियों के लिए रखी है। वो सारे अल्फाज, सारे वर्ड, सारे शब्द जितने भी है वो सब बीवी पर इस्तेमाल होते हैं, क्योंकि बाहर कहां इस्तेमाल करने जा रहे। एक बीवी बिचारी रह गई कि उसके सामने वो सारे अल्फाज इस्तेमाल हो रहे। ये तालीम है शरीयत की कि मर्द औरत के लिए इज्जत बने, औरत मर्द के लिए इज्जत बने। तो फिर देखो माशरे में, जिंदगी के अंदर कितना सुकून अल्लाह ताला अता फरमाएंगे। एक और बात आगे आयत में अल्लाह ने इरशाद फरमाई, फल आन बाशिरूहुन वबतहू मा कतबल्लाहु लकुम। आदमी जब अपनी बीवी से सोहबत करे तो उसके अंदर नीयत क्या होनी चाहिए। नीयत ये हो कि अल्लाह ताला इसकी बरकत से मुझे नेक औलाद अता फरमाएंगे। ये पाकीज़ा नीयत करके सोहबत करो तो उस पर इंशाअल्लाह अल्लाह की याद तुम्हें सवाब मिलेगा, अजर मिलेगा। कितना प्यारा हमारा मजहब है कि एक शोहर अपनी बीवी से सोहबत करे, अच्छी नीयत से करे, उसमें भी अल्लाह ताला आदमी को सवाब अता फरमाएंगे। और ये नीयत का मसला भी अल्लाह ने खुद हमको बतलाया कि वबतहु मा कतबल्लाहु लकुम, अल्लाह ने तुम्हारे लिए इस सोहबत की बरकत से औलाद लिख दी है, तुम इस नीयत से करो। और हदीस में खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, बहुत प्यारी बात आका ने फरमाई, قال النبي صلى الله عليه وسلم تزوج الودود الولود فإني باهي بكم الأمم يوم القيامة। तुम ऐसी औरत से निकाह करो जो बहुत मोहब्बत करने वाली हो और बहुत बच्चे देने वाली हो। हुजूर ने इरशाद फरमाया। अब सवाल ये कि ये औरत बहुत मोहब्बत करने वाली, बहुत बच्चे देने वाली, ये पता कैसे चलेगा? हम लोग ज्योतिष के पास तो जा नहीं सकते और कोई ज्योतिष सही बात बतला भी नहीं सकता, पता कैसे चलेगा? और हुजूर ने तो हमको ताकीद फरमाई कि मोहब्बत करने वाली औरत से निकाह करो, ज्यादा बच्चे देने वाली औरत से निकाह करो। तो हदीस की शुरुआत लिखते हैं इसके ऊपर कि जिस लड़की से हम निकाह करने जा रहे हैं उसकी मां, उसकी बहन, उसकी नानी वगैरह को देखो, उनकी जिंदगी कैसी है। उनके यहां भी बहुत औलाद है, समझो कि इंशाल्लाह इससे भी अच्छी औलाद होगी। चूंकि जब जमीन के अंदर कुछ करना होता है तो पहले उसकी लेबोरेटरी की जाती है। लेबोरेटरी के अंदर जो है, समझो कि 50 एकड़ के प्लॉट में कुछ करना है तो पूरे 50 एकड़ में हर हर जगह से मिट्टी उठा के नहीं करते, एक जगह से मिट्टी उठा ली, लेबोरेटरी कर ली, रिपोर्ट ऑफ के आए तो ये जमीन चलेगी, मानना नहीं। बिल्कुल ये सिस्टम है शरीयत का कि नानी, मां, बहन वगैरह देख लेने का अंदाजा आ जाएगा कि लड़की कैसी है। और इसकी तरहीब भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कि इसके अंदर अल्लाह ने तुम्हारे लिए हलाल जो है रखा है औलाद का सिलसिला, उसकी नियत से तुम जो है शादी करो, और इस नियत के अंदर अल्लाह तुम्हें अजर और सवाब भी अता फरमाएंगे। आगे एक मसला बयान फरमाया खास एतिकाफ का। एतिकाफ रमदान के अंदर ज्यादा फजीलत रखता है, ऐसे तो पूरे साल एतिकाफ कर सकते हैं। एतिकाफ के लिए रोजा रखना शर्त है, जरूरी है। जिस मस्जिद में 5 वक्त की नमाज जमात के साथ होती हो उस मस्जिद में एतिकाफ होता है, और एतिकाफ रोजा रख के होता है। 24 घंटे का भी होता है, 3 दिन का भी होता है, 10 दिन का भी होता है, 1 अशरे का एतिकाफ, एतिकाफ मन्नत का भी होता है। जैसे हम नमाज की मन्नत माने, सदका करने की मन्नत माने, ऐसे एतिकाफ की भी मन्नत मानी जाती है। अब कोई आदमी एतिकाफ में बैठा रमजान में या रमजान के अलावा, तो एतिकाफ की हालत में रात के वक्त पर भी अपनी बीवी से सोहबत नहीं कर सकता। अब उसमें होता क्या है? आप सोचेंगे कि मस्जिद में एतिकाफ होता है, वहां तो सोहबत का कोई चांस ही नहीं है। तो ये चीज जल्दी हमारी समझ में नहीं आती। पहले जमाने में मस्जिदों में इस्तिंजा खाने नहीं थे, टॉयलेट बाथरूम मस्जिद में नहीं होते थे। इस्तिंजा करने के लिए एतिकाफ में बैठे हो तो भी घर जाना पड़ता था, और ये जायज था कि भाई मस्जिद में इस्तिंजा नहीं है तो घर चले जाओ, घर जाके फारिग होकर आ जाओ। अब तो आदमी इस्तिंजा करने जावे और वहां जाकर के बीवी से सौदा कर ले तो एतिकाफ टूट जाएगा। एतिकाफ के अंदर आदमी बैठे तो जिस तरह रोजे में खाना हराम, पीना हराम, रोजे में बीवी से सोहबत हराम, एतिकाफ में तो रात के वक्त पर भी जो है बीवी से सोहबत हराम हो जाती है। और है एतिकाफ बहुत फजीलत की चीज, बहुत प्यारी और बरकत की चीज। एतिकाफ का मतलब क्या होता है? कि हम अल्लाह के घर में आकर के पड़ गए। जैसे कोई मेहमान हमारे घर आ गया और आके पड़ गया, एक सवाल आपको कर दिया कि मुझे ये चीज चाहिए, जब तक नहीं दोगे वहां तक मैं आपके घर से जाऊंगा नहीं। तो आदमी भी सोचता है कि ये तो आके पड़ा है, जाने का नाम नहीं लेता, कुछ तो दे दो कि जावे यहां से। एतिकाफ करने वाला भी ऐसा ही है, खुदा के घर में आके पड़ गया कि अल्लाह जब तक तो मुझे माफ नहीं करे मैं नहीं जाऊंगा, जब तक तू जन्नत के फैसले नहीं करता वहां तक मैं अपने घर नहीं जाऊंगा, तेरे घर में पड़ा हूं आकर के। और हजरत ने फजाइल रमादान में जहां एतिकाफ की बात लिखी फजाइल अमाल में, वहां इस पर हजरत ने एक शेर लिखा, बहुत प्यारा शेर लिखा है एतिकाफ के ऊपर, का जिस गुल को दिल दिया हो, जिस फूल पर फिदा हो, जिस गुल को दिल दिया हो, जिस फूल पर फिदा हो, अब तो आए बगल में या जान कफ़स से निकले, कि बस अब तो अल्लाह तेरे घर पर आकर के मैं पड़ गया, तू राजी हो जा, तू मेरी मग़फ़िरत कर दे, मेरी जान चली जाए, मैं अब तेरे घर से जाने वाला नहीं। जिस गुल को दिल दिया हो, जिस फूल पर फिदा हो, या वो बगल में आए या जान कफ़स से निकले, जान में दे सकता हूं लेकिन तेरी मग़फ़िरत के बगैर मैं नहीं जा सकता तेरे घर से। बहुत फजीलत है एतिकाफ की, एतिकाफ की बरकत से अल्लाह ताला जहन्नम की खाई से दूर कर देते हैं, जहन्नम और आदमी के बीच में फासले हो जाते हैं, इसीलिए एतिकाफ करने चाहिए रमजान के अंदर खास तौर पर। अल्लाह हिम्मत दे तो 10 दिन का, हिम्मत दे तो पूरे महीने का, वरना कम से कम आखिरी 3 दिन का एतिकाफ करना चाहिए। अल्लाह सुबहानहु व तआला हमें शरीयत की इन पाकीज़ा तालीमात पर अमल की तौफीक अता फरमाए, और अल्लाह ताला हम सबको सही माने में रमजान रोजे एतिकाफ इसकी पाकीज़ा तौफीक और सआदत अता फरमाए। ये किसी का बहुत लंबा चौड़ा सवाल है, तो इसमें एक बात तो ये समझ ले कि अगर कोई औरत निकाह करके आई, शादी करके, तो अगर किसी वजह से ससुराल में उसकी बनती नहीं है, वो अपनी माँ के घर चली जाना चाहती है, तलाक चाहती है या खुला चाहती है, उसको उस जो मेहर की रकम निकाह के वक्त तय हुई थी बस वो ही मिलेगी जबकि रुख्सती हो चुकी हो, और अगर वो औरत यूं मांगे कि मुझे घर में का आधा माल चाहिए, सामान चाहिए, तो ये इस्लामी शरीयत में नाजायज और गुनाह है, वो माल हराम है उसके लिए मांगना। अगर वो तलाक चाहती है तो तलाक के बाद जब तक उसकी इद्दत है, इद्दत का खर्चा वगैरह उसको देना पड़ेगा, उससे ज्यादा नहीं। बात दरअसल इसमें यह है कि ये कुछ अंग्रेजी कानून और कुछ दूसरे इस तरह के कानून, इसमें ऐसे कुछ कायदे हैं जैसे इंग्लैंड वगैरह के अंदर कि कोई औरत तलाक लेकर के अलग होए, तो वहां के कानून के अंदर ये है कि औरत को प्रॉपर्टी में, जायदाद में से सीधा आधा हिस्सा मांगने की वो हकदार होती है। उन मुल्कों का कानून है, ये इस्लामी कानून के सरासर खिलाफ है। आजकल हमारे यहां भी कुछ ऐसे केस हो रहे कि मुसलमान औरतें खामोखा की अपने ससुराल वालों को बिला वजह परेशान करती है, डराती है, धमकाती है, कि मैं कोर्ट में जाऊंगी, महिला मंडल के अंदर जाऊंगी, इस तरह की धमकियां देती है। तो देखो, एक मुसलमान होने के नाते से हमारी ईमानी गैरत और हमारे ईमान का तकाजा ये है कि हम इस तरह की बातें नहीं बोले। अगर वो कोर्ट में जाकर के जबरदस्ती कोई फैसला ले भी आई तो शरीयत के कानून के मुताबिक वो माल उसके लिए हलाल नहीं हो जाता। और एक मुसलमान की तो सबसे बड़ी जिम्मेदारी आखिरत की होती है, जहां हमारी शरीयत ने मर्दों को हुक्म दिया कि औरतों के साथ अच्छी तरह रहो, उन पर जुल्म मत करो, उनका इकराम करो, उनका हक अदा करो, उनकी मार पिटाई न करो, गाली गलौज मत करो, वहां औरतों को भी हुक्म दिया कि तुम भी अपने शौहर के साथ अच्छी तरह रहो और खामों का ससुराल वालों को, शौहर को वगैरह को बिला वजह परेशान मत करो। अगरचे हमारे यहां मुल्क के अंदर कानून मुस्लिम पर्सनल लॉ का है कि हमारे इस्लामी कानून के एतबार से औरतें नहीं मांग सकती, लेकिन आजकल ये हो रहा है कि बाद निचली कोर्टें हमारे पर्सनल लॉ का लिहाज किए बगैर फैसले कर रही है, ये हो रहा है। और उसके ऊपर पूरे मुल्क लेवल के ऊपर मेहनतें और कोशिशें भी हो रही है। ये निचली कोर्टें जो फैसले करती है वो हमारे लिए जो पर्सनल लॉ पास है इस मुल्क में उसके खिलाफ वो फैसले होते हैं, उसको हम ऊपर की कोर्ट में ले जा सकते हैं, इसकी गुंजाइश है हम लोगों के वास्ते। बहरहाल औरतों को इस तरह जुल्म नहीं करना चाहिए कि ससुराल वालों को, शौहर को बिना वजह परेशान करे, कोर्ट में ले जाने की इस तरह की बातें या धमकी न दे, ये ईमान के खिलाफ, ईमानी तकाजों के मुनासिब नहीं है। पिछले सालों के रोजों की कजा, बीमारी की वजह से जो रोजे छूट गए थे उन रोजों की कजा किसी भी तरतीब से कर सकते हैं। बस ये 5 रोजे जो साल में आते हैं, बकरीद के 4 दिन और रमजान ईद का 1 दिन, वो रोजे छोड़ करके पूरे साल में जब चाहे तब तक कजा उसकी तरतीब बना सकते, कोई हरज नहीं है। हमारे मुफ्ती अमीन साहब के बेटे की आज बिस्मिल्लाह की मजलिस है, ये हमारे बुजुर्गों का एक तरीका रहा है। पहले भी मैंने बताया था कि बच्चों का कुरान या हिफ्ज वगैरह शुरू करे तो बाकायदा दुआ के एहतमाम के साथ करे तो उसकी बरकत होती है। कुछ पढ़ा दो سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة تنجينا بها من جميع الأحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اصلح شأن أمة سيدنا محمد صلى الله عليه وسلم. يا رحم الراحمين يا رحم الراحمين يا رحم الراحمين. اے اللہ تو ہمارے گناہوں کو معاف فرما دے, ہماری خطاؤں سے درگزر فرما دے, تیری اطاعت اور مرضی والی زندگی نصیب فرما دے. زندگی کا ہر کام حضرت نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے مطابق کرنے کی توفیق اور سعادت عطا فرما دے. ہمارے تمام بیماروں کو شفا کاملہ عاجلہ دائمہ مستمرہ عطا فرما دے. محبوسین کو باعزت رہائی عطا فرما دے. پریشان حال کی پریشانیوں کو دور فرما دے. اجڑوں ہوئوں کو آباد فرما دے. بے سہاروں کو سہارا عطا فرما دے. اے اللہ تیرے غضب سے, تیرے غصے سے, تیری ناراضگی سے, تیرے عذاب اور قہر سے ہم سب کی اور پوری انسانیت کی حفاظت فرما لے. اے اللہ یہ زلزلے اور اے اللہ دوسرے حالات ہم سب کے گناہوں کی نحوست ہے. اے مالک الملک تیرے کرم کا معاملہ فرما, تیرے فضل کا معاملہ فرما, رحمت کا معاملہ فرما, اور تیرے عذاب اور تیری پکڑ سے ہماری اور انسانیت کی حفاظت فرما. تمام انسانوں اور جناتوں کو ایمان کی دولت سے مالا مال فرما. تمام ایمان والوں کو کامل مسلمان بنا دے. ہم کمزور ہیں, آزمائش کے قابل نہیں ہیں, عافیت کا معاملہ فرما دے. اے اللہ تو ہر حرام سے ہماری حفاظت فرما. اے اللہ تمام دینی کاموں کی اور کام کرنے والوں کی حفاظت اور نصرت فرما. امت کی مساجد کی, مدارس کی, خانقاہوں کی, مقاصد کی, جماعتوں کی, اے اللہ حرم شریفین کی بھرپور حفاظت فرما. اے اللہ جس بچے کی اس وقت بسم اللہ ہوئی, اے اللہ اس کے لیے قرآن کریم کا ناظرہ حفظ اور علوم قرآن کا حصول آسان فرما. امت کے جتنے بھی بچے اللہ دین کی تعلیم میں ہیں, اے اللہ ان سب کے لیے حفظ قرآن کو, ناظرہ قرآن کو, علوم قرآنیہ کو سہل اور آسان فرما. اے اللہ تو ہماری زندگیوں کو تیرے دین کے لیے قبول فرما. اے اللہ جن پر قرضے ہیں ان کی ادائیگی کی شکلیں پیدا کرنا. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر بھلائیاں مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی, اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ دنیا آخرت میں تیری رضا عطا فرما. ہماری عمر میں, علم میں, عزت میں, دولت میں حلال طریقے سے برکت عطا فرما. صلی اللہ علی النبی الکریم وعلى آله وأصحابه أجمعين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.